बापा जान ये बताइए, खड़े होकर कंघी करना कैसा है? जायज है। والله تعالى اعلم ورسوله اعلم عز وجل وصلى الله تعالى عليه واله وسلم صلوا على الحبيب صلى الله تعالى على محمد